सँगै हाँसनी सँगसँगै रुनी मन अधुरै भयो म तिम्रो हुने मन मेचेर खुसी बनायो हामीलाई सँगै हुन त दिएन यो समाजले सोको माया गर्नेलाई खुसी बनायो सँगै रुनी मन अधुरै भयो म तिम्रो हुने मन मेचेर खुसी बनायो हामीलाई सँगै हुन त दिएन यो समाजले सोखो माया गर्नेलाई खुसी बनायो हामीलाई सँगै हुन सोको माया गर्नेलाई दोषी बनायो बनायो हामीलाई सँगै हुन त दिएन यो समाजले सोको माया गर्नेलाई दोषी बनायो कहाँ गए गए कति कठोर बन्दियो समय मेचेर खुसी बनायो सोको माया गर्नेलाई खुसी बनायो हामीलाई सँगै हुन त दिएन यो समाजले सोको माया गर्नेलाई खुसी बनायो Oh, श्रीमान रुन्छ साथी माया गर्नेलाई थाम्छ मेचिराको सिवनायो हामीलाई सँगै हुन त दिएन यो समाजले सोखो माया गर्नेलाई दोषी बनायो कति मन रुन्छ साँचो माया गर्नेलाई थाम्छ मेचिराको सिवनायो हामीलाई सँगै हुन त दिएन यो समाजले सोखो माया गर्नेलाई दोषी बनायो हामीलाई सँगै हुन त दिएन यो समाजले सोखो माया गर्नेलाई दोषी बनायो See you.